ले जारी पोखे भयो मरे पालुवा घरको खोलीतिर भो आ प्यारो खोलीतिर भो तिमी हौ कि यो चिनो ठुलो सरे बिर भो भाजा भेट्न पाऊ म छुबु हारा मैले माग्छु गुहारा तिम्रै नाम जपेर रात दिन गर्छु पुकारा मैले माग्छु गुहारा